فلا أقسم بمواقع النجوم، بس نہیں میں قسم کھاتا ہوں ستاروں کے مواقع کی، فلا بس نہیں. یہاں پر لا نہیں کے معنوں میں اگر لیا جائے تو اس سے مراد پچھلی کسی بات کی نفی ہے. وہ کون سی بات ہے؟ قرآن پاک کے مخالفین کی بات جو قرآن کو شاعری یا کہانت قرار دیتے تھے. فرمایا تمہاری یہ بات درست نہیں، بس نہیں یعنی جو کچھ تم کہتے ہو وہ ماننے کی بات نہیں، بلکہ میں قسم کھا کے کہتا ہوں. کس چیز کی قسم؟ بمواقع النجوم، ستاروں کے واقع ہونے کی جگہ کی. وَإِنَّهُ لَقَسَمٌ لَوْ تَعْلَمُونَ عَظِيمٌ، اور بے شک وہ البتہ ایک قسم ہے اگر تم جانتے ہو تو بہت بڑی، یعنی معمولی قسم نہیں. کس بات پر؟ اِنَّهُ لَقُرْآنٌ كَرِيمٌ، کہ بے شک وہ قرآن عزت والا ہے، یعنی شاعری اور کہانت نہیں ہے. بعض کے خیال میں یہاں پر لا زائد ہے اور معنی کیا ہوگا؟ میں قسم کھاتا ہوں. لیکن زیادہ بہتر یا راجح تفسیر وہی ہے جو پہلے درجے پر ہوئی ہے. قسم جس چیز پر یہاں کھائی گئی ہے وہ مواقع النجوم ہے. مواقع کا لفظ واو قاف عین سے ہے. وقع کا مطلب ہوتا ہے گرنا، ثابت ہونا. اسی سے لفظ وقوع پذیر ہونا ہے اردو میں بھی استعمال ہوتا ہے. یہاں پر لفظ مواقع استعمال ہوا ہے جو موقع ان کی جمع بھی ہے اور موقعات ان کی بھی. اگر اس کو موقع ان کی جمع لیا جائے تو اس سے مراد منزلیں، اترنے کی جگہ، ستاروں کے غروب ہونے کے منازل. اسی طرح اس سے مراد موقع یعنی گرنے کی جگہ، اور اس کی جمع پھر مواقع آتی ہے. مواقع القطر، بارش ہونے کی جگہ. مواقع القتال، جنگ کی جگہ. اسی طرح اگر اس کو موقع سے لیا جائے تو اس سے مراد بھی گرنے کی جگہ ہوگا. موقع تو طائر کہتے ہیں پرندے کے اترنے کی جگہ کو. تو اس طرح مواقع النجوم کا معنی کیا ہوگا؟ نجوم کے اترنے کی جگہ، جہاں ستارے اتر جاتے ہیں. اب ستاروں کا اترنا، ایک تو ان کا غروب ہونا ہے، یعنی وہ جگہ جہاں پر ستارے جا کے چھپ جاتے ہیں، اور اس سے مراد عام فہم معنوں میں روزانہ ستاروں کا طلوع اور غروب ہونے کا نظام ہے. لیکن جدید تحقیقات کی روشنی میں مواقع سے مراد بلیک ہولز بھی لیے گئے ہیں، جہاں جا کر ستارے ہمیشہ کے لیے گم ہو جاتے ہیں، نگل لیے جاتے ہیں. یعنی وہ ہول ستاروں کو ایک طرح سے سک کر لیتے ہیں، وہاں جا کے گر پڑتے ہیں یا ختم ہو جاتے ہیں. اسی طرح اس سے مراد شہاب ثاقب بھی لیا گیا ہے، کہ ان جنات پر جو آسمانوں پر جا کر فرشتوں کی باتیں سننے کی کوشش کرتے تھے اور پھر ان کا پیچھا کرنے کے لیے ان پہ ستارے پھینکے جاتے تھے، یعنی شہاب ثاقب کی شکل میں. اچھا، بعض لوگوں نے یہاں پر نجوم سے مراد آیات بھی لی ہیں اور مواقع سے مراد پیغمبروں کے دل ہیں، یعنی یہ ایک اور تفسیر کی گئی ہے. تو یوں پھر ترجمہ کیا گیا کہ میں قسم کھاتا ہوں آیتوں کے اترنے کی پیغمبروں کے دلوں میں. اور بعض نے اس سے مراد قیامت کے روز ستاروں کا جھڑنا لیا ہے، یعنی جب قیامت آئے گی تو ستارے گر پڑیں گے، بکھر جائیں گے. پھر اسی طرح بعض نے اس سے مراد قرآن پاک کا آہستہ آہستہ اترنا لیا ہے. اور جیسا کہ آپ جانتے ہیں کہ یہ قسم دراصل گواہی کی قسم ہے، عظمت کی قسم نہیں، کہ نعوذ باللہ اللہ تعالیٰ ستاروں کے مواقع سے متاثر ہیں یا ان کی عظمت کے پیش نظر اس کی قسم کھا رہے ہیں. یعنی انسان جب اللہ تعالیٰ کی قسم کھاتا ہے تو اس سے مراد اللہ تعالیٰ کی عظمت کا اظہار ہوتا ہے، کہ میں اس کو بہت بڑا سمجھتا ہوں اس لیے اس کو گواہ بناتا ہوں. لیکن اللہ تعالیٰ جب کسی بھی اپنی مخلوق کی قسم کھاتے ہیں تو دراصل اس کو گواہ بناتے ہیں، یا یہ کہ اس کی طرف غور و فکر کی دعوت دیتے ہیں کہ اس چیز کی طرف دیکھو، اور اگر غور سے دیکھو تو اس میں تمہارے لیے اس بات کو جو آئندہ آنے والی ہے سمجھنے کی ایک بہت بڑی دلیل پائی جاتی ہے. تو فلا اقسم بمواقع النجوم، نہیں میں قسم کھاتا ہوں ستاروں کے مواقع کی کہ اللہ تعالیٰ نے اس وسیع کائنات میں ستاروں کا یہ نظام بے مقصد اور بے غرض پیدا نہیں کیا. یہ ایک بہت مضبوط نظام ہے, باقاعدہ ایک سسٹم کے تحت ہے. آپ جانتے ہیں کہ کائنات میں بے شمار گیلیکسیز ہیں, کہکشائیں, ان کہکشاؤں کے اندر بے حساب ستارے ہیں, سیارے ہیں, پلینٹس ہیں. یہ سب اپنی اپنی جگہ پر چلتے چلے جا رہے ہیں, کوئی ایک دوسرے میں مداخلت نہیں کرتا, ایک ضابطے اور قاعدے میں بندھا ہوا ہے. ستارے اگرچہ بظاہر بکھرے ہوئے نظر آتے ہیں, لیکن یہ بکھرے ہوئے نہیں ہیں, یہ ایک نہایت حکیمانہ نظام کے تحت کام کر رہے ہیں. تو جس رب نے ستاروں میں ایک منظم نظام قائم کیا ہے, اسی رب نے یہ قرآن بھیجا ہے. تو قرآن پاک میں بھی بہت سے مضامین تمہیں بظاہر سکیٹرڈ نظر آتے ہیں, لیکن وہ بے ربط نہیں, پھیلے ہوئے نہیں, بلکہ ہر بات اپنے خاص مقام پر ہے, اپنی خاص جگہ پر ہے. اور ان تمام آیات میں اللہ تعالیٰ نے زندگی گزارنے کی بہترین رہنمائی عطا فرمائی ہے تم کو. تو جس طرح اس کا کائناتی نظام یعنی ستاروں کا نظام بہت منظم ہے, اسی طرح اس کتاب کے درمیان بھی بہترین تنظیم ہے, بہترین ربط ہے, اور یہ نہ تو شاعری ہے نہ کہانت ہے. تو کتنے معنی ہو گئے؟ چلیے ذرا ترتیب سے دوبارہ دیکھتے ہیں. فلا اقسم بمواقع النجوم, پس نہیں میں قسم کھاتا ہوں ستاروں کے مواقع کی, اترنے کی, غروب ہونے کی, گرنے کی. یہاں لا کا ایک معنی یہ کیا گیا کہ یہ زائد ہے, اور براہ راست قسم کھائی گئی ہے ستاروں کے مواقع کی. جبکہ دوسرا معنی کیا ہے کہ یہاں پر لا سے مراد نفی ہے کسی چیز کی. اور کس بات کی نفی ہے دراصل؟ کہ اے اہل مکہ, تم اس کلام کو شاعری اور کہانت قرار دیتے ہو, تمہاری یہ بات درست نہیں. دیکھو آسمان میں پھیلے ہوئے ستاروں کے نظام پر غور کرو کہ کس طرح منظم طریقے سے طلوع ہوتے ہیں, غروب ہوتے ہیں. اور جیسا کہ آپ جانتے ہیں کہ اللہ سبحانہ وتعالی جب کسی چیز کی قسم کھاتے ہیں تو دراصل اس میں غور و فکر کروانا مقصود ہوتا ہے. اگر تم ستاروں کے نظام میں غور و فکر کرو گے تو تمہیں یہ بات بہت اچھی طرح سمجھ آ جائے گی کہ جس رب نے ستارے بنائے اور ان میں منظم نظام قائم کیا, اسی رب نے یہ قرآن بھیجا, اور اس قرآن کے اندر بھی ایک مربوط اور منظم سلسلہ ہے احکامات کا, یہ شاعری اور کہانت نہیں ہے. اور اس کانٹیکسٹ میں پھر مواقع النجوم کا معنی کیا ہوگا؟ ستاروں کے طلوع و غروب کا نظام, ان کے طلوع اور غروب ہونے کی جگہ, ان کے مدار. پھر اسی طرح دوسرا معنی کیا لیا گیا ہے اس سے؟ کہ یہ قرآن کوئی معمولی کتاب نہیں, بہت حفاظت کے ساتھ اترا ہے. اور جب کبھی جنات نے وحی کے اترنے کے موقع پر آسمانوں پہ جانے کی کوشش کی تو ستارے ان پہ ٹوٹ پڑے, یعنی شہاب ثاقب ان پہ گرے. تو شہاب ثاقب کا گرنا اس بات کی دلیل ہے کہ قرآن پاک کے اترنے میں بہت حفاظت سے کام لیا گیا ہے. بعض نے اس سے مراد قرآن پاک کا آہستہ آہستہ اترنا لیا ہے. پھر اسی طرح بعض کے خیال میں نجوم سے مراد آیات ہیں, اور مواقع یعنی جگہوں سے مراد پیغمبروں کے دل ہیں, کہ اللہ تعالیٰ نے ایک خاص طریقے سے آیات اپنے پیغمبروں کے دلوں پہ اتاری ہیں. اور ایک تفسیر کے مطابق اس سے مراد قیامت کے دن ستاروں کا گرنا یا جھڑنا بھی ہے. ٹھیک ہے, اصل مطلب تو اللہ تعالیٰ ہی جانتا ہے, لیکن ہم ان مختلف مفاہیم میں اگر اس کو لیں تو اس قسم کا تعلق قرآن پاک سے ہے. فرمایا فلا اقسم بمواقع النجوم, پس نہیں میں قسم کھاتا ہوں تاروں کے مواقع کی, یعنی تاروں کے طلوع و غروب ہونے کے نظام کی, یا تاروں کے شیطانوں پہ مارے جانے کی, یا پھر وہ بلیک ہول جہاں جا کر یہ سب کچھ ضم ہو جاتا ہے. یہ سب چیزیں دراصل اللہ تعالیٰ کی قدرت پر دلیل ہیں, اس کے منظم نظام کی دلیل ہیں, کہ یہ سب کچھ جو تم اپنی آنکھوں سے دیکھتے ہو فضا میں, ये अपने आप से नहीं बना, इन सब सितारों को किसने थाम के रखा है, और फिर इन सितारों के गिरने के बावजूद तुम महफूज हो, क्योंकि शहाबे साकिब की जो बारिश होती है अगर वो सीधी जमीन तक आ जाए तो हम यहाँ जिंदा न रह सके। तो उनके गिरने के बावजूद उनको संभाला हुआ किसने है? अल्लाह रब्बुल इज्जत ने। तो जिस तरह इंसान की इस जिंदगी की हिफाजत अल्लाह ताला ने की है इस जमीन पर, इसी तरह इंसान की आखिरत को महफूज करने के लिए और इंसान को मुकम्मल खसारे से बचाने के लिए अल्लाह सुबहानहु ताला ने कुरान पाक नाजिल किया है। इसीलिए क्या फरमाया? फला उक्सिमु बिमवाक़िअ नुजूम, देखो मवाक़िअ नुजूम को, गौर व फिक्र करो मवाक़िअ नुजूम में, वो गवाही दे रहे हैं किस बात की कि इन्नहु लकुरआनुन करीम, तो ये कुरान बहुत इज्जत वाली किताब है, बहुत बुलंद पाया किताब है। और फिर आप देखिए कि कुरान पाक का ये वाहिद मौका है जहां कसम के लिए सिर्फ वाओ का इस्तेमाल नहीं किया गया, लफ कसम इस्तेमाल किया गया है। फला उक्सिमु बिमवाक़िअ नुजूम, और फिर मजीद ताकीद के लिए फरमाया कि वो इन्नहु लकसमुन लौ तअलमून अजीम, और यकीनन वो अलबत्ता एक ऐसी कसम है जो बहुत अजीम है, काश तुम जानते होते। यानी सितारों के गिरने या गिरने की जगहों को जो गवाह बनाया जा रहा है, ये कोई मामूली बात नहीं। और ये एक बहुत बड़ी सच्चाई है कि जो शख्स भी, जो इंसान भी सितारों की इन हरकत और इन मंजिलों की तरफ तवज्जो करता है, गौर व फिक्र से काम लेता है, वो अल्लाह ताला की कुदरत को पहचाने बगैर रह नहीं सकता। आप अगर कभी स्क्रीन पर ही चमकते सितारों को देखते हैं, या उनकी वसतों को देखते हैं, या उनकी गर्दिश को देखते हैं, और किस तरह गैलेक्सीज के अंदर मुसलसल घूम रहे हैं, तो ये सब कुछ इंसान के दिल में एक हैबत पैदा करता है। इंसान को इन सितारों के खालिक की तरफ मुतवज्जे किए बगैर रहता नहीं। तो वो लोग जो कुरान पाक के अल्लाह सुबहानहु ताला की तरफ से आने के बारे में शक में थे, या उनका ख्याल ये था कि नऊज़ु बिल्लाह शयातीन इस वही को लेकर उतरते हैं, उन सब को खबरदार किया जा रहा है कि अगर तुम कुरान की सच्चाई पर गवाही चाहते हो तो देखो सितारों के निजाम को, जिस रब ने उस निजाम को इतना मुनज्जम, मरबूत और मुरतब किया है, उसी रब ने ये मुनज्जम कलाम उतारा है जो अपने अंदर बहुत जबरदस्त हैबत और तासीर रखता है। तुम इससे बेइतनाई कैसे बरत सकते हो? وَإِنَّهُ لَقَسَمُ لَوْ تَعْلَمُونَ عَظِيمٌ, और बेशक वो अलबत्ता एक कसम है, अगर तुम जानते हो तो बहुत बड़ी। यानी ये कसम जो खाई गई है ये कोई मामूली कसम नहीं है, ये सितारों की गवाही कोई मामूली गवाही नहीं है, ये बहुत अजीम गवाही है। इन्नहु लकुरआनुन करीम, किस बात पर गवाही? कि बेशक ये कुरान बहुत इज्जत वाला है, बुलंद पाया है। फी किताब मकनून, एक किताब में है जो महफूज है। मकनून यानी छुपाई हुई, मस्तूर, मुराद इससे लोहे महफूज है। यानी ये कुरान बहुत मुअज्जज कुरान है, बहुत इज्जत वाला है, इकराम वाला है, हुर्मत वाला है। पीछे आपको बता चुकी हूँ कि जब किसी के लिए अरब लोग करीम का लफ्ज इस्तेमाल करते हैं तो उनके यहाँ ये टाइटल एक बहुत आलीशान टाइटल होता है, किसी भी चीज की वक़्त को और कद्र मंजिलत को बयान करने के लिए। तो कुरान कोई मामूली किताब नहीं, बहुत बुलंद पाया मुअज्जज किताब है, और इसकी असल लौह महफूज में महफूज कर दी गई है, छुपा के रखी गई है, जिस तक किसी की रसाई नहीं, उसे सिर्फ मलाइका मुकर्रबीन ही हाथ लगा सकते हैं, जिन्नात और शयातीन वहां फटक भी नहीं सकते। इसलिए तुम्हारा ये कहना कि ये शायरी या कहानत है, ये बात बिल्कुल भी दुरुस्त नहीं। और किताब मकनून कैसी किताब है? कि ला यमस्सुहु इल्लल मुतहरून, नहीं छू सकते इसको मगर मुतहरीन। और यहाँ पर जो मुतहरून के मस न करने की तरफ इशारा है और किताब मकनून की तरफ, तो बजाहिर ये सब चीजें हमें दुनिया में दिखाई नहीं देती, ये हमारी नजरों से ओझल हैं। फरमाया कि सितारों के गुरूब होने की जगह भी तो तुम्हारी नजरों से ओझल हैं, और बहुत सी चीजें ऐसी हैं कि जिन तक तुम्हारी रसाई नहीं, लेकिन फिर भी तुम उनको मानते हो। जैसे ब्लैक होल में उनके बारे में कुछ ज्यादा मालूमात नहीं है, उनको एक नाम दे दिया गया, लेकिन उससे आगे क्या है? सितारों से आगे जहां और भी है। तो अगर है तो फिर इस किताब की भी एक जगह है वहां, कि किताब मकनून यानी इस कलाम पाक के अभी एक खास मकाम है तुम्हारी जाहिरी दुनिया के पीछे, जो बहुत ही मुअज्जज कलाम है और ऐसे फरिश्तों के हाथ में है कि जो पाकीजा है, वहां किसी शैतान की रसाई नहीं होती, और उतरा भी रब्बुल आलमीन के इज़्ज़त से है, तंजीलुम मिर रब्बिल आलमीन। लेकिन ए लोगो, तुम देखो कि तुम क्या कर रहे हो। जिस किताब को इतनी इज्जत मिली, इतनी अजीम हस्ती की तरफ से वो आई, अफ बिहाजल हदीस अंतुम मुदहिनून, फिर क्या इस कलाम के साथ तुम बेइतनाई बरतते हो? यानी इसके साथ तुम्हारा रवैया इस किस्म का है जो तुम्हें जेब नहीं देता, और इस नेमत में अपना हिस्सा तुमने ये रखा है कि इसे झुटलाते हो। व तजअलून रिज़्क़कुम अन्नकुम तुकज़्ज़िबून, यानी इतनी अजीम शान किताब, उसके साथ तुम्हारा तर्ज अमल ये कि तुम उसको तमस्खुर में आके सिर्फ झुटला देते हो, उसकी अहमियत कम करते हो, उसकी तरफ तवज्जो नहीं देते, उसको काबिले जिक्र नहीं समझते, उसके लिए अपने दिल के जज्बात और अपनी सोच और अपनी अकल और अपना वक्त और अपनी मेहनत और तवज्जो वो सब कुछ इस्तेमाल करने से कतराते हो। वतजअलून रिज़्क़कुम अन्नकुम तुकज़्ज़िबून, पढ़ के देख के समझ के फिर इस पर अमल की बारी आए तो झुटला देते हो। अच्छा, इस आयत को ला यमस्सुहु इल्लल मुतहरून बहुत अच्छी तरह समझने की जरूरत है। सबसे पहले है ला यमस्सुहु, नहीं छूते इसको, टच करते इसको। यमस्सु का लफ्ज मस से है, मीम सीन सीन, छूना, खा हाथ से हो या जिस्म के किसी भी हिस्से से। और रूह की जमीर उस किताब की तरफ है जो लौहे महफूज में है। यानी आयत के कॉन्टेक्स्ट में आप देखिए ना कि ला यमस्सुहु, नहीं हाथ लगा सकते उसको। उसको किसको? कुरआने करीम को जो लौहे महफूज में है। यही माना बनता है ना इसका, यानी वो किताब जो लौहे महफूज में है, वो कुरआने करीम जो किताब मकनून में है, उस तक किसी की रसाई नहीं, वहां कोई हाथ ही नहीं लगा सकता इसको। हाँ, अगर कोई लगा सकता है तो वो जिन्नात और शयातीन नहीं, खबीस नहीं, बल्कि मुतहरून। मुतहरून से मुराद यहाँ फरिश्ते हैं जो पाक हैं, प्योरिफाइड हैं हर तरह की जाहरी बातनी नजासतों से। वो कभी कोई गुनाह नहीं करते, अल्लाह की नाफरमानी का कोई काम नहीं करते, उनको किसी तजकिए की जरूरत नहीं, किसी जाहरी सफाई की जरूरत नहीं, क्योंकि अल्लाह ताला ने उनको हर एतबार से पाक और साफ बनाया है। दरअसल यहाँ मुशरिकीन मक्का के उस इल्जाम की तरदीद मकसूद है कि जो कहते थे कि कुरान शयातीन लेकर उतरते हैं। इसकी तरदीद में पीछे भी गुजर चुका है, कुल हल उनब्बिउकुम अला मन तनज्जलु शयातीन, क्या मैं बताऊं तुमको कि शयातीन किस पे उतरते हैं? यह पीछे गुजर चुकी है। फिर इसी तरह जब कुछ अरसे के लिए आप सल्लल्लाहु अलैहि वसल्लम पर वही आना बंद हो गई तो अबू लहब की बीवी ने क्या कहा था कि शैतान ने इसको छोड़ दिया। तो कुफारे मक्का के दिल में ये शक था, ये ख्याल था कि नऊज़ुबिल्लाह कुरान पाक शयातीन लेके आते हैं, फरिश्ते नहीं। तो उन्हें बताया ये जा रहा है कि ये तो बड़ी ही मौजूद किताब है, लौहे महफूज में है, उसे तो मुतहरीन या पाकीजा हस्तियों के सिवा कोई हाथ भी नहीं लगा सकता। जैसा कि सूरत अबसा की आयात में आता है, फी सुहफ मुकर्रमतिन मरफूअतिन मुतहरतिन बिअयदी सफरतिन किरामिन बररा। क्या माना है इसका? तो ये कुरान मौजूद सहीफों में है, सुहुफ मुकर्रमा मरफूअतिन बुलंद है, मुतहरा पाकीजा है, बेईदी सफरा कातिबों के हाथ में है, किरामिन बररा जो मुअज्जज भी हैं, नेक भी हैं। तो वहां भी इससे मुराद मुअज्जज फरिश्ते हैं जो इस किताब तक रसाई हासिल करते हैं। अच्छा, बाज लोगों ने इससे एक और माना भी निकाला है जो इसके कॉन्टेक्स्ट में नहीं निकलता, आउट ऑफ कॉन्टेक्स्ट। اور وہ کیا معنی ہے کہ اس قرآن کو پاکیزہ لوگوں کے سوا، اور پاکیزہ سے مراد باوضو لوگ ہیں، ان کے سوا کوئی ہاتھ نہ لگائے. یہ معنی یہاں سے براہ راست نہیں نکلتا، انڈائریکٹلی نکالا گیا ہے. جیسا کہ آپ دیکھ رہے ہیں کہ مطہرون سے مراد یہاں فرشتے ہیں، اور مطہرون سے مراد فرشتے لینا کوئی آج کی جدید دور کی تفسیر نہیں، بہت سے صحابہ، تابعین اور مفسرین کی ایک بڑی جماعت کا یہی قول ہے کہ مطہرون فرشتے ہیں جو ہر طرح کے گناہوں سے، بری عادتوں سے پاک اور معصوم ہیں. حضرت انس، سعید بن جبیر وغیرہ کی یہی رائے ہے. حضرت ابن عباس کا بھی یہی قول ہے. امام مالک نے بھی اسی کو اختیار کیا ہے کہ مطہرون یہاں فرشتے ہیں. اگر اس سے مراد انسان لیے جائیں تو مطہرون سے مراد پھر مومن لوگ ہیں، اہل ایمان ہیں، اور اہل ایمان میں سے بھی وہ لوگ کہ جو صرف جسمانی طور پر پاک نہیں بلکہ روحانی اور اخلاقی اعتبار سے بھی بلند مرتبے پر ہیں. اور مس سے مراد اس کی گہرائی تک پہنچنا ہے، اس کی اصل کو چھونا ہے، صرف ظاہری الفاظ نہیں. تو معنی کیا ہوگا؟ کہ قرآن کے مضامین اور مطالب تک انہی لوگوں کو رسائی حاصل ہوتی ہے جن کے خیالات پاکیزہ ہوں، جو کفر اور شرک کے تعصبات سے پاک ہوں، عقل صحیح اور قلب سلیم رکھتے ہوں، جن کے خیالات گندے نہ ہوں،